रोएको देखेकी छैनौ भो मिठुरी हुन्छु न छाती पिर्दै रोइरहेछु म पानी सानो म एक्लै रुन्छु न भन रोएकी होइन भो म रोएको देखेकी छैनौ भो निष्ठुरी हुन्छु न भन पिर्दै रोइरहेछु म पनि सानो म एक्लै रुन्छु न भन छाती पिर्दै रोइरहेछु म पनि सानो म एक्लै रुन्छु न भन तिमी जस्तै म पागलै हुन्छु म सोच्दै सोच्दै एकासी रुन्छु म निष्ठुरी हुन्छु न भन छाती पिर्दै रोइरहेछु म पनि सानो म एक्लै रुन्छु न भन गालै हुन्छु म सोच्दै सोच्दै एकासी रुन्छु म निष्ठुरी हुन्छु न भन छाती पिर्दै रोइरहेछु म पनि सानो म एक्लै रुन्छु न भन पिर्दै रोइरहेछु म पनि सानो म एक्लै रुन्छु न भन आफ्नो पीडा अरूलाई के खुसीमा मन कस्तो भन्छ आँसुको पिर रुनेलाई थाहा हुन्छ निष्ठुरी हुन्छु न भन छाती पिर्दै रोइरहेछु म पनि सानो कस्तो भन्छ आँसुको पिर रुनेलाई थाहा हुन्छ निष्ठुरी हुन्छु न भन छाती पिर्दै रोइरहेछु म पनि सानो Yeah. पिड्दै रहेछु म पनि सानो म एक्लै रुन्छु पीड़ित।